प्रेमजी, हाम्रो यो 28 गते बडो अकल्पनीय निधन भयो, जसमा यहाँ हत्तीचौर तीन निवासी पृथ्वीबहादुर खत्री र चन्द्रबहादुर कुँवर यो क्षेत्रकै एउटा यो समाजको लागि सामाजिक काम गर्ने असाध्यै अतुलनीय व्यक्तित्व हुनुहुन्थ्यो। उहाँहरू यहाँ रहेका नवदुर्गा जालपा मन्दिर व्यवस्थापन समितिका सदस्य, डाक्टर अभिभावक संघका सदस्य, भोजे कृषि सहकारीका सदस्य, आमा विद्युती आमा समूह यो हस्तिचोरको दर्तावाल संस्था छ यसको संरक्षकको रूपमा सल्लाह भएका यस्ता व्यक्तित्वहरू एकैचोटि गुमाउँदारी जाउँ रिक्त भएको जस्तो अनुभूति भएको छ। यस्तो सामाजिक संस्थामा उहाँहरूले यहाँका समाजलाई असाध्यै योगदान पुर्याउनु भएको थियो। त्यस्तो व्यक्तित्व दुर्घटना परेर एकैचोटि जाँदा गाउँ शून्य भएको छ, आज गाउँ स्तब्ध भएको छ। बिन्दुरे सामुदायिक वनको पनि उहाँ सदस्य हुनुहुन्थ्यो। हिमालय उच्च माडीमा उहाँहरूले आजीवन सदस्यको लागि योगदान गर्नुभएको थियो। उहाँहरूको सामाजिक रूपमा त प्रशंसा गरेर तुलना गरेर पनि साध्यै छैन। अस्ति हामीले यहाँ उपस्थित संस्थाका सम्पूर्ण व्यक्तिहरू आएर समवेदना दिने क्रममा बागलुङको तारतारे युवा क्लब पनि आयो। यो गाउँ नै स्तब्ध भएको छ यस्तो, र गाउँमा एउटा के पनि सिर्जना भएको छ भने सामाजिक रूपमा काम गर्दै जाँदाखेरि एक दिन न एक दिन समाजले सम्झन्छ, यस्तो काम गर्नुपर्छ भन्ने प्रेरणा समेत दिनुभएको छ उहाँहरूले। त्यस्ता व्यक्तिहरूको हामी सराहना गर्नुपर्छ, सम्झना गर्नुपर्छ। दुःखको क्षणमा आफ्नो सतर्क परिवारप्रति अब सबैको धैर्य गर्ने शक्ति प्रदान गरोस् भन्ने पनि हामी कामना गर्दछौँ। त्यस्तै सोही गाउँका 27 वर्षीय जुद्ध बहादुर मुखिया पनि त्यस ट्र्याक्टर दुर्घटनामा परि मृत्यु हुँदा उहाँकी श्रीमती विष्णु मुखियाको बिचल्ली भएको छ। 4 वर्ष अघि प्रेम विवाह गरे पनि वैदेशिक रोजगारमा श्रीमान हिँडेपछि सँगै बस्न नपाएका कारण सन्तान भएका थिएनन्। तर 9 महिना अघि श्रीमान विदेशबाट आएपछि पहिलो सन्तानका रूपमा 8 महिनाको गर्भ रहेको थियो। 21 वर्षीय श्रीमती विष्णु मुखियाको पेटमा साँच्ची मान्छेको दिच्छेले देखाउँदो रहेछ कि के हो। दिन बिहान घरबाट हिँड्नु पूर्व श्रीमानले कर गरेर आफ्नै हातले श्रीमती विष्णुलाई खाना खुवाएका थिए। हामीले टेलिफोनमा सोद्धा उहाँ त्यही कुराको स्मरण गरेर रुनु भयो। त्यस दिन त अब बिहान अघिल्लो दिन त्यहाँ म पहिला भाडामा बस्थेँ, भाडामा बस्ने गर्थेँ। त्यसपछि मेरो अवस्था तिमीलाई के हुन्छ, यस्तो घरै घर बस्नुपर्छ भन्ने हिसाबले यहाँ घर सानसानो दोकान स्टाइलको कोठा बनाउनु लागि सर। त्यसपछि त्यसको लागि भनेर बिहान उठेर मैले खुस गरेँ, 15,150 रुपियाँ गरेर खुस गरेँ। त्यसपछि आफै उठेर म भात खाएर जान्छु भनेर खाना साना खाएर हिँड्नुभयो। अनि भात खानु बेलामा एकचोटि ल तिमीले पनि खाऊ न भनेर एकचोटि आमा बाहिर हुनुहुन्थ्यो, पहिले पठान्न भने कि लौ न लौ एकचोटि खाऊ भनेर खाएँ एकचोटि घर। त्यसपछि उहाँ आफैले खुवाइदिनु भयो? हजुर, एकचोटि पहिले तरकारी पकाउँदै थिएँ, त्यसपछि तरकारी पाक्दा पाक्दै बहुत त्यतिकै उबेर भयो भनेर त्यहाँ मैले आफूले खाँदाखेरि लौ न एकचोटि खाऊ भनेर पो खान्न भने मैले लौ खाऊ भनेर खुवाउनु भयो। त्यसपछि त्यहाँ हेरेको मान्छे 1.5 महिना जति भन्थ्यो, मेरो मोबाइलबाट फोनै लाग्ने थिएन, बिजी बिजी भन्थ्यो। त्यसपछि 7-8 बजीतिर म मेरो ड्युटीमा गएँ सर, खेलाउने गरेर तातोतिर घर फर्केँ। त्यस दिन के भयो के भयो सर, खाने मन पनि लाएन, 6 बजीतिर खाने मन पनि लाएन, त्यही दिन कस्तो भयो। त्यसपछि म कोठामा गएँ, कोठामा गएर सँगै रुनु भयो? हजुर, म जाँदाखेरि चाहिँ स्टार्ट भइसक्यो त्यो अगाडि बस्नु दिँदैन मलाई त्यसपछि पछाडि बस्नु एकचोटि बोलाइन मात्रै भन्नुभयो त्यसपछि जहाँसम्म आएको छु बाँच्नुहुन्छ जस्तो लाग्थ्यो त्यसपछि गाडीबाट मलाई अगाडि बस्नु दिँदैन पछाडि टोली भएको गाडीमा बस्नु त्यसपछि म अगाडि अगाडि सर्दै गएँ पछाडि देखाउन थियो पछाडि हातले देखाएको देखाइहाल्नुहुन्थ्यो त्यसपछि टाउको लपेटेलाई यस्तो हेर्दा मलाई झनै उस भयो त्यसपछि एकार उति खटपटाएको खटपटाइहाल्नुहुन्थ्यो कहाँ बस्ने रहनु हुँदो सर केही गर्नु नभन्ने हुँदो अब यस्तो आउनेको आत्माले जानु सेवा सेवा पुगिसकेपछि त्यो स्वामीको कोठामा नि पिसाब गर्थ्यो भन्नुभयो त्यसपछि बाहिर साना साना निकालेर पिसाब गर्दाखेरि एकचोटि भक्कानो छुटेर रुनुभयो सर आवाज आएन मैले भने ल छिटो घरमा कस्तो लैजा छिटो लैजानु बरु पिसाब गरेँ पिसाब गरे पनि गाडीमै सफा गरौँला भने भन्नु सर एकचोटि उहाँ गइसकेपछि एकचोटि बोकेँ पक्कै मुख पालन गरेर हस्पिटलभित्र लाँदाखेरि त्यसपछि के भयो के भयो सर तिमीले आउँथ्यो भनेर भनेपछि खोइ त्यस्तो लाग्दैन बिपन सपना हो कि बिपन हो यस्तो केही भयो जस्तो लाग्दैन के गर्नु सर यस्तो त्यो जिन्दगी पछाडि उताले पनि छैन समाने आगो पनि छैन सर के गर्नु यस्तै छ चार वर्ष पछि रहेको गर्भबाट जन्मेको सन्तान हेर्ने ठुलो धोको थियो उहाँलाई श्रीमती विष्णुलाई त्यही कलेश छ कि आफूहरूको चिनो स्वरूप त्यो सन्तान देख्न पाउनु भएन बहिनी तपाईँको अहिले सम्पत्ति पनि छैन अरे मैले स्थानीय समाजसेवी शेरबहादुर कुँवरसँग बुझेको थिएँ तपाईँको सम्पत्ति पनि छैन अरे अहिले बिचल्ली छ त्यसो भए सर अहिले किरा खर्च चलाउन समेत गाह्रो भइराखेको छ प्रेमजी, यस्तो अवस्था छ भन्दै हुनुहुन्थ्यो शेरबहादुर कुँवरजीले कि। विवाह भएको 4 वर्ष भएको थियो, तर पहिलो सन्तानका रूपमा त्यो पेटमा रहेको 8 महिना गर्भ सिवाय अरू छैन नि सन्तान त। सबैसँग के भन्न चाहनुहुन्छ? मैले त के भन्न चाहन्छु नि सर, तला जस्तो यस्तो दही पर्को अरू सबैले पनि पर्न सक्छ कसैलाई, कसैको मनमा दया र इच्छा राख्छ भने म जस्तो नदीलाई तपाईँको उसको अरू अरूहरूको मनमा केही जान्छ भने चाहिँ गरिदिन पर्न चाहन्छु सर। हुन्छ त विष्णुजी, तपाईँको यो बिलौना सुनेर कसैले सहयोग गर्नुभयो भने हामी तपाईँलाई खबर गर्नेछौँ। धैर्य गर्नुहोला, पर्छ सबैलाई, किनभने तपाईँकै छिमेकमा चाहिँ अहिले 21 दिन कि बेहुली पनि तपाईँको जस्तो सेतो पर्यानमा बस्नु परिरहेको छ, सहनै पर्छ। हुन्छ है त, अहिले छुट्ट्यौँ। मृतक जुद्धबहादुर मुखियाकी श्रीमती विष्णु मुखिया र अर्का मृतक चन्द्रबहादुर कुँवरका आफन्तजनले सदरमुकाम तम्गासबाट उद्धार टोली बेलैमा नआएका कारण उहाँहरू बेलैमा उपचार पाउन सकेको भए बाँच्न सक्थे कि भन्ने गुनासो गर्नुभएको छ। यस सम्बन्धमा गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कडेलको ध्यान आकृष्ट गराउँदा उहाँको प्रतिक्रिया यस्तो थियो। उदाहरणलाई ढिलाइ भयो भन्नुभन्दा पनि यस किसिमको लापरवाहीपूर्ण किसिमबाट सवारीहरू नचलाउनेतर्फ नियमन गर्ने निकायहरू र सम्बन्धित व्यक्तिहरू पनि सजग हुने अवस्था आयो भनेदेखि भविष्यमा यस किसिमको घटना नघट्ला भन्ने हाम्रो चाहिँ अपेक्षा छ। त्यो यदि हो भने त्यसमा हामी नियमन गर्छौँ। त्यो भएर मलाई यस किसिमको फिडब्याक थिएन, तपाईँले अहिले पहिलोपल्ट प्रश्न सोधेर मात्रै मैले यो कुरा थाहा पाइरहेको छु। जुन बेलामा घटना घट्यो त्यतिखेर म सदरमुकाम आइसकेको छु, म यो जिल्लाको प्रमुख जिल्ला अधिकारी पनि हो। अब यसो भयो उसो भयो भनेर स्थितिलाई अतिरञ्जित गर्नुभन्दा जुन घटेको एउटा शोकपूर्ण अवस्था छ यसमा संयमता कायम राख्ने र यस किसिमको घटनाहरू भविष्यमा फेरि पनि नदोहोरिनको लागि सबैले आफ्नो क्षेत्रबाट काम गर्नुपर्छ भन्ने मलाई लाग्छ। घटनास्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शैलेन्द्र कुमार भट्ट ट्र्याक्टरको टायरमा ढुङ्गा अड्केर दुर्घटना भएको बताउनुहुन्छ। गाडी स्पिड थियो अनि त्यो बिचमा ढुङ्गामा ठोकेर अनि त्यो ड्राइभरले कन्ट्रोल गर्न नसकेको अवस्था, अनि कन्ट्रोल नगरेर तलतिर भिर भएको हुँदाखेरि त्यो एकदम ठुलो ढुङ्गामा ठोकेर अनि त्यो तलतिर भिरालोमा गाडी खसेको अवस्था थियो। त्यो घटनास्थलमा म आफै पुगेको थिएँ स्वयं। दुईजनाको चाहिँ घटनास्थलमा मृत्यु भइसकेको थियो अनि दुईजनाको चाहिँ हस्पिटल ल्याउने क्रममा हस्पिटलमै मृत्यु। एउटा संयोग 60 वर्षको नेटो काट्नुभएका भारतीय सेनाका पेन्सनर तीर्थबहादुर खत्री जीवनमै पहिलो पटक ट्र्याक्टरमा यात्रा गर्नुभयो र त्यही यात्रामै ज्यान गयो उहाँ। सोही दिन तम्गासको एसबीआई ब्याङ्कबाट पेन्सन बुझेर घर फर्किँदै हुनुहुन्थ्यो। ट्र्याक्टरमा जानु अघि एकजना चिनेका जीप चालकलाई फोन गरेर तिमी कहाँ छौ भाइ, कतै जीप पाइएन, म अहिलेसम्म ट्र्याक्टरमा चढेको छैन, तिम्रो जीप लिएर आऊ भनेर गरेर बोलाउनु भएको थियो। ती जीप चालक भन्छन्, म त्यस दिन जीप लिएर अरखाँची पुगेको थिएँ र उहाँलाई जीपको यात्रा गराउन सकिन। यो घटना यस अर्थमा पनि उठान गरिएको हो कि रोजगारीको अभावमा गाडीको ड्राइभर बन्ने हतार नगरौ। वैकुण्ठ मुखियाले एक वर्ष अघिदेखि सजिलो बाटोमा सिपालु चालकको सहयोगमा ट्र्याक्टर चलाउन सिके पनि पहिलो पटक त्यस दिन लामो यात्राको उक्त ट्र्याक्टर चलाउने जिम्मा पाएका थिए। स्रोतका अनुसार उनले 34,000 खर्च गरी नेपालगञ्जबाट सवारी अनुमति पत्र ल्याएका थिए। यस सम्बन्धमा हामीले उनका परिवारजनसँग सोधेका थियौँ।